سورة الزخرف. بسم الله الرحمن الرحيم. حم والكتاب المبين. إنا جعلناه قرآنا عربيا لعلكم تعقلون وإنه في أم الكتاب لدينا لعلي حكيم. أفنضرب عنكم الذكر صفحا أن كنتم قوما مسرفين. وكم أرسلنا من نبي في الأولين وما يأتيهم من نبي إلا كانوا به يستهزئون. فأهلكنا أشد منهم بطشا ومضى مثل الأولين. الله باجاري مهربان جي نالي سان شروع. حاميم پدھرے کتاب جو قسم آئے تا بے شک اساں ہن کتاب کے عربی بولی میں قرآن کیو آئے تا من امی سمجھو اے بے شک وہ کتاب لوح محفوظ میں اساں وٹ لکھل آئے بے شک وہ کتاب وڈے مرتبے وارو حکمت وارو آئے اواں کھا نصیحت کے ہن کرے منہ موڑے جھلیندا سوں چھا تا امی حد کھا لنگھل قوم آئے ऐं अॻियुनि क़ौमनि में घणा ई पैगुंबर मोकिलियासूं ऐं वटि को बि पैगुंबर न थे आयो मगर साण सठोलियूं थे कयाऊं पोइ उन्हनि खां सघ में तमामु ॾाढनि खे जो खाउनि बिल्कुलु सघारा हुआ नास कयासूं ऐं अॻियुनि जी हालति अॻे बयान में गुज़री चुकी आहे. السماوات والأرض ليقولن خلقهن العزيز العليم. الذي جعل لكم الأرض مهدا وجعل لكم فيها سبلا لعلكم تهتدون. والذي نزل من السماء ماء بقدر فأنشرنا به بلدة ميتا كذلك تخرجون. والذي خلق الأزواج كلها وجعل لكم من الفلك والأنعام ما تركبون. لتستووا على ظهوره ثم تذكروا نعمة ربكم إذا استويتم عليه وتقولوا سبحان الذي سخر لنا هذا وما كنا له مقرنين وإنا إلى ربنا لمنقلبون. وجعلوا له من عباده جزءا إن الإنسان لكفور مبين. جے کڈے کھاون پچھیں تا آسمانن ۽ زمین کي ڪنهن بنايو تا ضرور چوندا تا انن کي غالب ڄاندڙ الله بنايو انهي الله جنهن اوهان لاءِ زمين کي وچھاڻو بنايو ۽ اوهان لاءِ منجس رستا بنايا تمن اوهين سڌو رستو لهو ۽ انهي الله جنهن آسمان مان اندازي سان پاڻي وسايو پوءِ ان پاڻيءَ سان ويران ڳوٺ کي آباد ڪيوسون اهڙي طرح اوهان کي قبرن مان ڪڍيو ويندو ۽ انهي الله جنهن هر قسم جا جانور بنايائين ۽ اوهان لاءِ ٻيڙيون ۽ اهي جانور بنايائين جن تي اوهين چڙهو تا انهن جي پٺين تي سڌا ٿي ويهو وري جڏهن مٿن سوان ٿي ويهو تڏهن پنهنجي پالنهار جي نعمت ياد ڪريو ۽ چئو تا اهو الله پاڪ آهي جنهن هي اسان کي نواهي ڏنو ۽ اسين ان جي نواهڻ جي ڪڏهن طاقت رکندڙ نہ هئاسون ۽ بے شک اسين پنهنجي پالنهار ڏانهن موٽڻ وارا آهيون ۽ الله لاءِ سندس بانن مان اولاد مقرر ڪيائون بے شک ماڻهو پڌرو بے شڪر آهي أم اتخذ مما يخلق بنات وأصفاكم بالبنين وإذا بشر أحدهم بما ضرب للرحمن مثلا ظل وجهه مسودا وهو كظيم أَوَمَنْ يُنَشَّأُ فِي الْحِلْيَةِ وَهُوَ فِي الْخِصَامِ غَيْرُ مُبِينٍ وَجَعَلُوا الْمَلَائِكَةَ الَّذِينَ هُمْ عِبَادُ الرَّحْمَنِ إِنَاثًا أَشَهِدُوا خَلْقَهُمْ تب شهادتهم ويسألون اللہ پنہنجی مخلوقات ماں پان لائے دھیروں اختیار کیوں چھا ایں اواں کے پٹن سان چونڈیو اتھس تھا ایں جڑے منجھاون کہ کے انہی شے یعنی دھیے جے جمن جی خبر ڈجے جیکا بازارے اللہ لائے مثال بیان کیو اتھس تڈیں سندس منہ کاراٹ جی ویندو آہے ائی او ڈکھ بھریو ہوندو آہے جے کو گہن میں پال جے تھو ائی اوہ جھگڑے میں پہنجی گال کے پدھرو کرن وارو ناہے ائی ملائکن کے اللہ جو دھیرو مقرر کیوں اتھن جے پان اللہ جا بانا ہن یہ سندن پیدا تھین وقت حاضر ہوا چھا سندن یا شاید سگھو لکھبی ऐं हू क़यामत में पुछा वेंदा قالوا شاء الرحمن ما عبدناهم ما لهم بذلك من علم ان هم الا يخرصون أَمْ آتَيْنَاهُمْ كِتَابًا مِّن قَبْلِهِ فَهُمْ بِهِ مُسْتَمْسِكُونَ بَلْ قَالُوا إِنَّا وَجَدْنَا آبَاءَنَا عَلَىٰ أُمَّةٍ وَإِنَّا عَلَىٰ آثَارِهِم مُهْتَدُونَ وَكَذَلِكَ مَا أَرْسَلْنَا مِن قَبْلِكَ فِي قَرْيَةٍ مِّن نَذِيرٍ إِلَّا قَالَ مُتْرَفُوهَا إلا قال مترفوها إنا وجدنا آباءنا على أمة وإنا على آثارهم مقتدون. قال أولو جئتكم بأهدى مما وجدتم عليه آباءكم قالوا إنا بما أرسلتم به كافرون. فانتقمنا منهم فانظر كيف كان عاقبة المكذبين. جے کدے باجارو اللہ گھرے ہا تو انن ملائکن جی عبادت نہ کریوں ہا کھین ہن گال جی کا جان پنا ہے اوہ رگو اٹکل ہندا ہن کھین ہن قرآن کھا اگ کو کتاب دنو اتھوں چھا جو انن ان کے چمبڑی ورتو آہی نہ بلکہ چوندا ہن تب بے شک اسا پہنچن ابن دادن کے ہک مذہب تے ڈٹھو ऐं बेशक असीं संदन पेरन ते रस्ते लहण वारा आहियूं ऐं अहिड़ी तरह अॻु तोखां कंहिं ॻोठ में को डेॼारींदड़ न मोकिलियोसूं पर हुन जे आसूदन माण्हुनि चयो त असां पंहिंजा पीउ ॾाॾा हिकु दीन ते ॾिठा ऐं बेशक असीं उन्हनि जी पेरन ते पेरवी कंदड़ आहियूं। पैगंबर खेनि चयो त पंहिंजनि अबनि ॾाॾनि जी पेरवी कंदो छा जे तोणे अव्हां वटि उहो दीन आंदो अथमि जंहिं दीन ते अव्हां पंहिंजनि पीउनि ॾाॾनि खे ॾिठो तंहिंखां वधीक सिधो रस्तो ॾेखारण वारो आहे। चयाऊं त जंहिं शइ सां अव्हां खे मोकिलियो वियो आहे तंहिंजा असीं मुनकर आहियूं। पोइ खाउनि बदिलो वरितोसूं पोइ ॾिस त कूड़नि जी पछाड़ी कीअं थी। وَإِذْ قَالَ إِبْرَاهِيمُ لِأَبِيهِ وَقَوْمِهِ إِنَّنِي بَرَاءٌ مِّمَّا تَعْبُدُونَ إِلَّا الَّذِي فَطَرَنِي فَإِنَّهُ سَيَهْدِينِ وجعلها كلمة باقية في عقبه لعلهم يرجعون. بل متعت هؤلاء وآباءهم حتى جاءهم الحق ورسول مبين. ولما جاءهم الحق قالوا هذا سحر وإنا به كافرون. ऐं यादि कर जॾहिं इब्राहिम पंहिंजे पीउ ऐं पंहिंजी क़ौम खे चयो त जंहिं शइ खे अव्हीं पूजींदा आहियो तंहिंखां बेशक आऊं बेज़ार आहियां, पर जंहिं मूंखे पैदा कयो सो बेशक मूंखे सिघो ई हिदायत कंदो। ऐं अल्लाह संस औलाद में इहा ॻाल्हि हमेशा रहाई त मन उहे काफ़िर मोटनि, बल्कि मां उन्हनि ऐं संदन अबन ॾाॾनि खे आसूदो कयो तां जो वटनि सचो दीन ऐं पधरो पैगंबर सल्लल्लाहु अलैहि वसल्लम आयो। ऐं जंहिं महिल सचो दीन वटनि आयो तंहिं महिल चयाऊं त हीउ जादू आहे ऐं बेशक असीं उन जा मुनकर आहियूं। وقالوا لولا نزل هذا القرآن على رجل من القريتين عظيم أهم يقسمون رحمة ربك نحن قسمنا بينهم معيشتهم في الحياة الدنيا ورفعنا بعضهم فوق بعض درجات ليتخذ بعضهم بعضا سخريا ورحمة ربك خير مما يجمعون ولولا أن يكون الناس أمة واحدة لجعلنا لمن يكفر بالرحمن لبيوتهم سقفا من فضة ومعارج عليها يظهرون ولبيوتهم أبوابا وسررا عليها يتكئون وزخرفا وإن كل ذلك لما متاع الحياة الدنيا والآخرة عند ربك للمتقين أنت ياؤں تهنن بن گوٹھن وارن ما کہ سردار مرد تے ہی قرآن چھون نازل کیو ویو یہ تنجے پالنہار جی رحمت ورائندہ ہن چھا اساں سندن گزران سندن وچ میں دنیا جی حیاتی میں ورائیو آہے این انہن ماں ہکڑن کے بین کھاں وڈے مرتبے وارو کیو سوں تا ہکڑا بین کے فرما بردار کرے وٹھن این جے کو دنیا جو مال گڑ کندہ ہن تین کھاں تنجے پالنہار جی رحمت بھلی آہے این جے کدیں این نہ ہو جے ہا تا متا مانو ہک ٹولی کفر جی تھی ونن تا جے کی باجھارے اللہ جو انکار کنداہن تن لائے سندن گھرن جو چھتیوں این ڈاکڑیوں جن تے چڑھن سے روپیوں کریوں ہا این سندن گھرن جا دروازہ این تخت جن تے ٹیک دئی وہن سے بروپا کریوں ہا این بیا سون جاب کریوں ہا این یو سب رگو دنیا جی حیاتی جو تھورو آسودو رہن آئے این تنجے پروردگار وٹ آخرت پرہیز گارن لائے آئے ومن یعش عن ذکر الرحمن نقیض له شیطانا فهو له قرین وإنهم ليصدونهم عن السبيل ويحسبون أنهم مهتدون حتى إذا جاءنا قال يا ليت بيني وبينك بعد المشرقين فبئس القرين ولن ينفعكم اليوم إذ ظلمتم أنكم في العذاب مشتركون این جے کو باجھارے اللہ جی یاد کرن کا غافل رہندو آہے تہلائے ہک شیطان مقرر کندا ہوں جو وہ ان جو دوست ہوندو آہے این بے شک وے شیطان سدھی واٹ کا انن کے جھلین داہن این مانو پان کے بھائن داہن تو وے ہدایت وارا ہن تان جو جدے اساں وٹیں دو تڈے پہنجے دوست شیطان کے چوندو تے ہے افسوس جے کر مہجے ایں تہجے وچ میں او بھرائیں اولہ جتری دوراہی ہوجے ہا پوئے بچھڑو ساتھی آہیں ایں ہرگز نہ نفو دیندی اواں کے اج یا صد جدے ظلم کیو اواں تحقیق اواں عذاب میں شریک تھن وارا آہو أفأنت تسمع الصم أو تهدي العمي ومن كان في ضلال مبين فإما نذهبن بك فإنا منهم منتقمون أو نرينك الذي وعدناهم فإنا عليهم مقتدرون فاستمسك بالذي أوحي إليك إنك على صراط مستقيم وإنه لذكر لك ولقومك وسوف تسألون واسأل من أرسلنا من قبلك من رسلنا أجعلنا من دون الرحمن آلهة يعبدون اے پیغمبر صلی اللہ علیہ وسلم تو بوڑن کے بدھائے سگی تو چھا یا اندھن کے ائیں ہو جے کو پدری گمراہی میں آہے تیں کے ہدایت کرے سگی تو چھا پوئے جے کرے تو کے ہن جہان مانیوں تب بے شک اسیں اتے ہی کھاون بدلو وٹھن وارا آہوں یا جے کو کھین انجام دنو اتھوں سو تو کے دیکھاریوں تب بے شک اسیں متھن وسوارا آہوں تیں کرے جے کی تو ڈاہ وہی کیو ویو تیں کے تو چمبڑی وٹھ بے شک تو سدھی واٹ تے آہیں ایں بے شک یو قرآن تو لائے ایں تہجی قوم لائے نصیحت آہے ایں اویں سگھوئی پچھا ویندو ایں پہنجن پیغمبرن ماں جے کی تو کھاں اگ موکلیا ہواسوں تن جو احوال پچھ تب باجارے اللہ کھاں سوائے کے بیا معبود بنایا ہواسوں چھا جن جی پوجا کئی ونی وَلَقَدْ أَرْسَلْنَا مُوسَى بِآيَاتِنَا إِلَى فِرْعَوْنَ وَمَلَئِهِ فَقَالَ إِنِّي رَسُولُ رَبِّ الْعَالَمِينَ فلما جاءهم بآياتنا إذا هم منها يضحكون وما نريهم من آية إلا هي أكبر من أختها وأخذناهم بالعذاب لعلهم يرجعون وقالوا يا أيها الساحر ادع لنا ربك بك بما عهد عندك إننا لمهتدون فلما كشفنا عنهم العذاب إذا هم ينكثون ونادى فرعون في قومه قال يا قوم أليس لي ملك مصر وهذه الأنهار تجري من تحتي أفلا تبصرون أم أنا خير من هذا الذي هو مهين ولا يكاد يبين فلولا ألقي عليه أسمرة من ذهب أو جاء معه الملائكة مقترنين ऐं बेशक मूसा खे पंहिंजनि निशानियुनि सां फिरौन ऐं संस सरदारनि ॾांहुं मोकिलियोसूं पोइ चयाईं त बेशक आऊं जहाननि जे पालनहार जो मोकिलियल आहियां पोइ जंहिं महिल वटुनि असांजी निशानियुनि सां आयो तंहिं महिल ओचितो उहे उन्हनि मौजज़नि खां खिलंदा रहिया ऐं का बि निशानी खे नथे ॾेखारीसूं पर इहा निशानी उन जे अॻियुनि खां तमामु वॾी हुई ऐं खेनि अज़ाब सां पकड़ियोसूं त मन उहे कुफर खां मोटनि ऐं चयाऊं त ए जादूगर पंहिंजे पालणहार खां असां लाइ उन वसीले सां दुआ घुर जंहिंजो तोसां अंजाम कयो अथसि त बेशक असीं हिदायत वारा थींदासूं पोइ जंहिं महिल खां उन अज़ाब लाथोसूं ओचितो उन्हनि अहद भॻो ऐं फिरौन पंहिंजी क़ौम में पड़ो ॾिनो चयाईं त मुंहिंजी क़ौम मिस्र जी बादशाही मुंहिंजी नाहे छा ऐं हे नहरूं मुंहिंजे मारियुनि जे हेठां न वहंदियूं आहिनि छा अवीं न ॾिसंदा आहियो छा न बल्कि आऊं हिन मूसा खां भलो आहियां जो उहो ख़्वार आहे ऐं चिटो ॻाल्हाए बि नथो सघे पोइ मथसि सौन जा कंगण छो न लाथा विया या साणसि गॾु थी मलायक छो न आया فاستخف قومه فأطاعوه إنهم كانوا قوما فاسقين فلما آسفونا انتقمنا منهم فأغرقناهم أجمعين فجعلناهم سلفا ومثلا للآخرين پوءِ پنهنجي قوم کي بي عقل ڪيائين تنهن ڪري سندس فرمان برداري ڪيائون بي شڪ وي بي دين قوم هوا پوءِ جڏهن اسان کي ڪاوڙ آيائون تڏهن کان وير ورتوسون پوءِ انهن سڀني کي ٻوڙيوسون پوءِ کين کافرن جو اڳواڻ ऐं पोयनि लाइ आखाणी कयोसूं وَلَمَّا ضُرِبَ ابْنُ مَرْيَمَ مَثَلًا إِذَا قَوْمُكَ مِنْهُ يَصِدُّونَ وَقَالُوا أَآلِهَتُنَا خَيْرٌ أَمْ هُوَ ما ضربوه لك إلا جدلا بل هم قوم خصمون إن هو إلا عبد أنعمنا عليه وجعلناه مثلا لبني إسرائيل وَلَوْ نَشَاءُ لَجَعَلْنَا مِنْكُمْ مَلَائِكَةً فِي الْأَرْضِ يَخْلُفُونَ وَإِنَّهُ لَعِلْمٌ لِلسَّاعَةِ فَلَا تَمْتَرُنَّ بِهَا وَاتَّبِعُونَ هذا صراط مستقيم ولا يصدنكم الشيطان إنه لكم عدو مبين ولما جاء عيسى بالبينات قال قد جئتكم بالحكمة ولأبين لكم بعض الذي تختلفون فيه فاتقوا الله وأطيعون إن الله هو ربي وربكم فاعبدوه هذا صراط مستقيم فاختلف الأحزاب من بينهم فويل للذين ظلموا من عذاب يوم أليم ऐं जॾहिं मरियम जे पुट जो किसो बयान कयो वियो तॾहिं उमालक हुन किसे खां तुंहिंजी कौम लुड़ मचाईंदी आहे ऐं उहे चवंदा आहिनि त असांजा माबूद भला आहिनि या ईसा इहो मिसाल तोसां रुगो झेड़े लाइ बयान कंदा आहिनि बल्कि उहे झेड़ाक कौम आहिनि। ईसा रुगो बानू आहे जंहिं ते बाज कई अथऊं ऐं बनी इसराइलनि लाइ खेसि हिकु इबरत कईसूं ऐं जेकॾहिं घुरूं हा त अव्हां जे बदिरां ज़मीन में मलाइकनि खे नाइब करियूं हा ऐं बेशक ईसा क़यामत जी हिकु निशानी आहे पोइ अव्हीं क़यामत में शक न करियो ऐं ऐ पैगुंबर चओ त मुंहिंजी ताबेदारी करियो जो इहा सिधी वाट आहे ऐं अव्हां खे शैतान न झले छो त इहो अव्हां जो पधरो वेरी आहे ऐं जंहिं महिल ईसा चिटनि मौजज़नि सां आयो तंहिं महिल चयाई त अव्हां वटि हिकमत आंदी अथमि ऐं आयो आहियां त जिन ॻाल्हियुनि में इख़्तिलाफ़ कंदा आहियो तिन मां के अव्हां लाइ बयान करियां पोइ अल्लाह खां डिॼो ऐं मुंहिंजो चयो मञो बेशक अल्लाह ई मुंहिंजो पालणहार ऐं अव्हां जो पालणहार आहे तंहिं करे संदसि इबादत करियो इहा सिधी वाट आहे। पोइ टोलियुनि पाण में इख़्तिलाफ़ कयो तंहिं करे ॾुखो ईंदड़ ॾींहं जे अज़ाब खां ज़ालमनि लाइ ख़राबी आहे। هل ينظرون إلا الساعة أن تأتيهم بغتة وهم لا يشعرون الأخلاء يومئذ بعضهم لبعض عدو إلا المتقين يا عباد لا خوف عليكم اليوم ولا أنتم تحزنون الذين آمنوا بآياتنا وكانوا مسلمين ادخلوا الجنة أنتم وأزواجكم تحبرون يطاف عليهم بصحاف من ذهب وأكواب وفيها ما تشتهيه الأنفس وتلذ الأعين وأنتم فيها خالدون وتلك الجنة التي أورثتموها بما كنتم تعملون لكم فيها فاكهة كثيرة منها تأكلون إن المجرمين في عذاب جهنم خالدون لا يفتر عنهم وهم فيه مبلسون وما ظلمناهم ولكن كانوا هم الظالمين ونادوا يا مالك ليقض علينا ربك قال إنكم ماكثون لقد جئناكم بالحق ولكن أكثركم للحق كارهون उहे रुगो क़यामत जे अचण जो इंतज़ार कंदा आहिनि त ओचितो वटन अचे ऐं उहे बेख़बर हुजनि उन ॾींहुं परहेज़गारनि खां सवाइ ॿिया सभई दोस्त हिक ॿिए जा दुश्मन हूंदा चयो वेंदो त ए मुंहिंजा उहे बाना अॼु अव्हां खे न को भउ आहे ऐं न की अव्हीं ग़मगीन थियो जिन असांजी आयतुनि ते ईमान आंदो ऐं मुसलमान हुआ चयो वेंदो त अव्हीं ऐं अव्हां जूं ज़ालूं बेहिश्त में ख़ुश थी घिड़ो मथुन सोन जूं रिकेबियूं ऐं आब खोरा फेराइबा ऐं जेकी दिलियूं घुरंदियूं ऐं जंहिं जे ॾिसण खां अखियूं ठरंदियूं सो मंझुसि हूंदो ऐं अव्हीं मंझुसि सदाई रहंदो ऐं ही उहो बिस्त आहे जंहिं जो अव्हां खे इन्हीअ सबबां वारिस कयो वियो जो अव्हीं चङा कम कंदा हुयो मंझिस अव्हां लाइ घणा मेवा आहिनि जिन मंझां पिया था खाओ बेशक ॾोही दोज़ख जे अज़ाब में सदाई रहण वारा आहिनि खाउन अज़ाब हल्को न कबो ऐं उहे मंझिस ना उमीद थी रहंदा ऐं मथुन ज़ुल्म न कयोसूं पर उहे पाण ज़ालिम हुआ ऐं दोज़ख जे दरबान खे सॾींदा त ऐं मालिक जुगाए त तुंहिंजो पालनहार असां ते मौत जो हुकुम करे त अज़ाब खां छुटूं चवंदो त बेशक अव्हीं हमेशा रहण वारा आहियो बेशक अव्हां वटि सचो दीन आंदोसूं पर अव्हां मां घणा सची ॻाल्हि खे नापसंद करण वारा आहिनि أَمْ أَبْرَمُوا أَمْرًا فَإِنَّا مُبْرِمُونَ أَمْ يَحْسَبُونَ أَنَّا لَا نَسْمَعُ سِرَّهُمْ وَنَجْوَاهُمْ بَلَى وَرُسُلُنَا لَدَيْهِمْ يَكْتُبُونَ كَافِرٌ कंहिं कम जी रिथ रिथी आहे छा पोइ बेशक असीं बि पकी रिथ रिथींदा आहियूं भाईंदा आहिनि छा त असीं संदन गुझूं ॻाल्हियूं ऐं संदन सलाहूं न ॿुधंदा आहियूं हाओ ॿुधंदा आहियूं ऐं असांजा मोकिलियल मलाइक वटि लिखंदा आहिनि قُلْ إِنْ كَانَ لِلرَّحْمَنِ وَلَدٌ فَأَنَا أَوَّلُ الْعَابِدِينَ سُبْحَانَ رَبِّ السَّمَاوَاتِ وَالْأَرْضِ رَبِّ الْعَرْشِ عَمَّا يَصِفُونَ فَذَرْهُمْ يَخُوضُوا وَيَلْعَبُوا حَتَّى يلاقوا يومهم الذي يوعدون تون چو تا جے کنے باجاری اللہ کے کو ویاو ہجے تا آؤں سب کھاں پہری انہ جی عبادت کندر ہو جاں یہ جے کی بیان کندہن تہکھاں آسمانن این زمین جو پالنہار عرش جو مالک پاک آہی पोइ खेनि छॾ त एसी कूड़ियुनि ॻाल्हियुनि में बक कनि ऐं रांदि कनि जेसीं पंहिंजे उन ॾींहं खे मिलनि जंहिंजो खेनि अंजाम ॾिजे थो وهو الذي في السماء إله وفي الأرض إله وهو الحكيم العليم وتبارك الذي له ملك السماوات والأرض وما بينهما وعنده علم الساعة وإليه ترجعون ولا يملك الذين يدعون من دونه الشفاعة إلا من شهد بالحق وهم يعلمون أي الله هو آهي جيكو آسمان میں معبود آهي أي زمين میں معبود آهي أي هو حكمت وارو جان در آهي ऐं उहो वॾी बरकत वारो आहे जंहिं जे आसमाननि ऐं ज़मीन जी ऐं जेकी उन्हनि जे विच में आहे तंहिंजी बादशाहत आहे ऐं वटुसि ई क़यामत जे अचण जी ख़बर आहे ऐं ॾांहुसि मोटाइबो ऐं काफ़िर जिन बुतनि खे अल्लाह खां सवाइ सॾींदा आहिनि से शफ़ात करे न सघंदा आहिनि पर उहे जिन दीन जी सची शाहिदी ॾिनी हूंदी ऐं उहे उन जी हक़ीक़त ॼाणंदा आहिनि उहे शफ़ात कंदा وَلَئِن سَأَلْتَهُمْ مَنْ خَلَقَهُمْ لَيَقُولُنَّ اللَّهُ فَأَنَّى يُؤْفَكُونَ وَقِيلِهِ يَا رَبِّ إِنَّ هَؤُلَاءِ قَوْمٌ لَا يُؤْمِنُونَ فَاصْفَحْ عَنْهُمْ وَقُلْ سَلَامٌ فَسَوْفَ يَعْلَمُونَ ऐं जेकॾहिं खाउन पुछी त खेनि कंहिं ख़लकियो त ज़रूर चवंदा त अल्लाह ख़लकियो आहे पोइ केॾांहुं फेराया वेंदा आहिनि ऐं कसम आहे पैगम्बर जे उन चवण ते त ऐं मुंहिंजा पालनहार बेशक हीअ अहिड़ी क़ौम आहिनि जो कंहिं तरह ईमान नथा आणीनि पोइ खाउन मुंहुं मोड़ ऐं मोकिलाईअ जो सलाम चओ पोइ सिघो ई ॼाणंदा